الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لا إكراه في الدين قد تبين الرشد من الغي فمن يكفر بالطاغوت ويؤمن بالله فقد استمسك بالعروة الوثقى لا انفصام لها والله سميع عليم الله ولي الذين آمنوا يخرجهم من الظلمات إلى النور والذين كفروا أولياؤهم الطاغوت يخرجونهم من النور إلى الظلمات أولئك أصحاب النار هم فيها خالدون یہ سورہ بقرہ کی 256 اور 257 نمبر کی آیت ہے اللہ سبحانہ و تعالی ارشاد فرماتے ہیں کہ دین کے معاملے میں کوئی زبردستی نہیں ہے ہدایت کا راستہ گمراہی سے ممتاز الگ ہو کر کے بالکل ظاہر ہو چکا ہے اس کے بعد بھی جو آدمی شیطان کا انکار کرے اللہ پر ایمان لائے اس نے ایک مضبوط کڑا پکڑ لیا جس کے ٹوٹنے کا کوئی امکان ہی نہیں ہے اور اللہ تعالی خوب سننے والا سب کچھ جاننے والا ہے اللہ تعالیٰ ایمان والوں کی حفاظت کرتا ہے وہ ایمان والوں کو اندھیریوں سے نکال کر روشنی میں لاتا ہے اور جن لوگوں نے کفر اپنا لیا کافر بن گئے ان کے شیطان دوست ہے مدد کرتے کرنے والے ہیں جو ان کو ایمان کی روشنی سے نکال کر کفر کی اندھیریوں میں لے جاتے ہیں اور وہ सब जहन्नम में हमेशा हमेश रहने वाले हैं। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह सुबहानहु व तआला ने कुरान जैसी अजीब नेमत अता फरमाई और बड़े बड़े मौजिजे और चमत्कार हुजूर को अता फरमाए। कुरान की बरकत से, मौजिजात और चमत्कार की बरकत से पूरी दुनिया के लोगों के सामने इस्लाम का सच्चा होना बिल्कुल जाहिर हो गया कि इस्लाम एक बिल्कुल सच्चा मजहब है। कुरान अल्लाह ताला की बिल्कुल सच्ची किताब है और हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला के सच्चे रसूल हैं। इस्लाम की जब सच्चाई लोगों के सामने आ चुकी तो अब उसके बाद हर एक आदमी को इस्लाम कबूल कर लेना चाहिए, ईमान कबूल कर लेना चाहिए, कुरान पर अमल शुरू कर देना चाहिए। इस्लाम इतनी मजबूत चीज है कि जो भी इस्लाम को पकड़ लेगा वो आदमी कभी बर्बाद नहीं होगा। हम देखते हैं कि एक आदमी गिरने लगे तो उसके हाथ के अंदर कोई चीज आए तो वो पकड़ लेता है। हम जो छत बनाते हैं, सीलिंग बनाते हैं, उसमें झूले के लिए, पंखे के लिए कड़े लगाते हैं और कड़ा जितना मजबूत होगा इतनी ज्यादा हिफाजत होगी। अगर ये कड़ा कमजोर है तो कभी झूला गिर जाएगा, बैठने वालों को चोट आएगी, पंखा गिर जाएगा, किसी को चोट आएगी। जितना मजबूत कड़ा होगा उसको पकड़ने वाला इतना हिफाजत में रहेगा। इस्लाम ये भी अल्लाह ताला की तरफ से हमारे लिए एक कड़ा है, समझ लो। जो इंसान गुमराही के खड्डे में गिर रहा है, जहन्नम के खड्डे में गिर रहा है, उसने इस्लाम को पकड़ लिया तो आदमी कभी भी गिरेगा नहीं, अल्लाह उसकी हिफाजत फरमा लेंगे। और इस्लाम इतना मजबूत कड़ा है कि इसके टूटने का कोई सवाल ही पैदा नहीं होता है। अब जो आदमी भी शैतान की बात नहीं माने, बुतों को, पत्थर की मूर्तियों को न माने और एक अल्लाह ताला पर ईमान लाए तो आदमी कामयाब है। देखिए, ईमान तो रोशनी है, नूर है ईमान, ईमान की बरकत से दुनिया में भी नूर है, कब्र में भी नूर है, और कयामत के दिन जब आदमी पुल सिरात के ऊपर जाएगा, उस पुल सिरात के ऊपर भी ईमान का नूर जगमगाएगा। तो ईमान अजीब नेमत है, अजीब रोशनी है। ईमान का नूर मोमिन के दिल में हुआ करता है, उससे दिल चमकता है, दिल रोशन होता है, जिंदगी रोशन होती है। और जब लोग कब्र के अंदर सुला के आते हैं तो कब्र की अंधेरी में भी ईमान के नूर से रोशनी हो जाती है। और जहन्नम के ऊपर जो पुल सिरात है, वो पुल सिरात पर भी एकदम अंधेरा है, लेकिन जब एक ईमान वाला पहुंचेगा तो उसके ईमान के नूर से पूरा पुल सिरात जगमगाता हो जाएगा। इसलिए हमारे यहां जाहिर के अंदर रोशनी और लाइटें नहीं हुआ करती, मोमिन की जो रोशनी है वो उसके दिल में होती है, ईमान की रोशनी होती है, अल्लाह के जिक्र की रोशनी होती है, अल्लाह के नूर की रोशनी मोमिन के पास होती है। और जो लोग अल्लाह को नहीं मानते, ईमान नहीं लाते, शैतान उनको ईमान की रोशनी से दूर करके कुफ्र की अंधेरी में ले जाता है। जब ईमान पूरी दुनिया के अंदर जाहिर है, ईमान का रास्ता खुला हुआ है, तो अब हमको किसी को ईमान लाने के लिए जबरदस्ती नहीं करनी। जिसको कलमा पढ़ना हो, मुसलमान बनना हो, दरवाजे खोले हैं, आए। इस्लाम एक ऐसी चीज है कि वो जबरदस्ती किसी की जिंदगी के अंदर हम नहीं ला सकते। इसलिए कि हम सब जानते हैं कि ईमान का मतलब क्या, दिल से अल्लाह को मानना। अब तुम किसी को जबरदस्ती करो, किसी के पास तलवार लेके खड़े हो जाओ, बंदूक लेके खड़े हो जाओ, कलमा पढ़ो कलमा पढ़ो, तो वो क्या करेगा? जुबान से कलमा पढ़ेगा लेकिन दिल में कलमा थोड़ा ही आएगा। और कोई जुबान से कलमा पढ़े, दिल में अल्लाह पर यकीन नहीं हो, तो उसकी वजह से वो मुसलमान नहीं हो जाता। ईमान तो दिल के यकीन का नाम है। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुबारक जमाने में पूरी एक जमात थी, टीम थी ऐसी, जिनके दिल में ईमान नहीं होता था। दिल में वो यहूदी है, दिल में वो मुशरिक है, काफिर है, और हुजूर के पास आते, कलमा पढ़ते और कसम खा के कलमा पढ़ते कि हम तो कलमा पढ़ते मुसलमान बन जाते, लेकिन दिल के अंदर ईमान नहीं था। इसलिए ईमान दिल से है, ईमान का ताल्लुक दिल के अंदर है कि आदमी दिल में अल्लाह ताला को एक माने, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को सच्चे पैगंबर माने, दिल से इसका ताल्लुक है। इसीलिए हमारा मजहब جو مکہ اور مدینہ سے چلا اور آج پوری دنیا میں اللہ نے اسلام کو پہنچا دیا ہے. یہ زبردستی نہیں پہنچا ہے کہ کسی کو مار مار کے مسلمان بنایا ہو, زبردستی مسلمان بنایا ہو, تلوار کے ڈر سے مسلمان بنایا ہو. نہیں, ایسا ہمارے مذہب میں نہیں ہے. اور آج بھی یہی بات ہے کہ کسی کو زبردستی مسلمان بنانا نہیں. سمجھاؤ, دعوت دو, قبول کر لے اللہ کا شکر, نہیں قبول کرے وہ جانے اس کا راستہ جانے. بعض لوگ ایسا کہتے ہیں کہ اسلام کے اندر جو جہاد ہے تو جہاد کے ذریعے لوگوں کو زبردستی مسلمان بناتے. یہ غلط بات ہے. جہاد کا مقصد کسی کو زبردستی کلمہ پڑھانا نہیں ہے, مسلمان بنانا نہیں ہے. جہاد کا بس اتنا مقصد سیدھا سادہ, جیسے کسی کے گھر میں سانپ نکل آیا, بچھو نکل آیا, کسی کے گھر میں کتا آ گیا, کسی کے فارم میں کھیت میں شیر نکل آیا, اب لوگوں کی جان خطرے میں ہوتی ہے کہ سانپ کاٹ لے گا, شیر حملہ کرے گا, تو ہم کیا کرتے ہیں کہ ذرا بھی اس شیر کو ہٹا دو, سانپ کو مار ڈالو تاکہ سب لوگوں کی جان بچ جائے. تو جو ایسے لوگ ہوں کہ جو انسانوں کو تکلیف دیتے ہو, انسانوں کو پریشان کرتے ہو, فتنہ اور فساد کرتے ہو اور امن شانتی کو ختم کر دیتے ہو, ایسے لوگوں سے دنیا کو بچا لینا اس کا نام جہاد ہے. تو جہاد تو ایک مبارک عمل ہے جس میں کسی پر ظلم نہیں کرنا, کسی بے قصور کو نہیں مارنا, کسی بے گناہ کو تکلیف نہیں دینا, کسی کو ستانا نہیں, کسی کو پریشان نہیں کرنا. ہاں, جو بے قصور لوگوں کو ستائے, پریشان کرے, ایسے لوگوں سے دنیا کے انسانوں کو بچانا, یہ اس کا مقصد ہے. ہمارے مذہب میں کوئی زبردستی نہیں, کوئی لالچ بھی نہیں. آج دنیا میں کتنے لوگ ہیں جو پیسوں کی لالچ دے کر کے اپنے مذہب میں زبردستی لاتے ہیں, غریبوں کی غریبی سے فائدہ اٹھاتے ہیں, کوئی بیمار چلا گیا تو اس کی بیماری سے فائدہ اٹھاتے اور ان کو اپنا مذہب زبردستی سکھاتے. ہمارے یہاں ایسا نہیں. حضرت نبی کریم صلی اللہ علیہ وسلم جس دن مکہ مکرمہ پہنچے ہیں, اللہ کے نبی صلی اللہ علیہ وسلم چاہتے تو مکہ کے بڑے بڑے لیڈروں کو, مکہ میں جتنے کافر تھے ان کو سب کو حضور قتل کروا دیتے. ایماندار ورنہ قتل کر دیں گے. لیکن اللہ کے نبی نے ایسا نہیں کیا. وہ تو مکہ پہنچ کے سب کو معاف ہونے کا اعلان کیا, سب معاف ہے. ابو سفیان جو اس زمانے میں مکہ کے سب سے بڑے کافر لیڈر اور اللہ کے نبی کو صحابہ کو ستانے میں سب سے آگے آگے, ابو سفیان کو چاہتے تو اسی وقت پر حضور صحابہ سے ٹکڑے کروا دیتے. لیکن نبی کریم صلی اللہ علیہ وسلم کی رحمت کہ آپ نے ابو سفیان کے لیے فرما دیا اس کی جان بھی معاف ہے, کوئی اس کو ہاتھ نہیں لگاوے, اس کو کلمہ پڑھنا ہو تو خوشی سے پڑھے, कोई उस पर जबरदस्ती नहीं। इतना साफ सुथरा दीन है कि हमारे यहां किसी के लिए कोई जबरदस्ती नहीं। हजरत उमर रजी अल्लाह तआला के हालात में लिखा है, जब आप खलीफा थे, अमीरुल मोमिनीन थे, और हजरत उमर की हुकूमत तो कैसी, दुनिया में दूर दूर तक हजरत उमर की हुकूमत तो अल्लाह ने पहुंचा दी थी। इतने बड़े इंसान, इतने बड़े अमीर, एक मर्तबा हजरत उमर के सामने एक गैर मुस्लिम बुढ़िया आई, मुसलमान नहीं थी, तो हजरत उमर रजी अल्लाह ताला उन्होंने उसको ईमान की दावत दी, कलमा पढ़ ले, काम बन जाएगा वहां। तो बुढ़िया कहने लगी कि अमीरुल मोमिनीन, अब मैं बिल्कुल बुढ़ी हो गई, मौत के करीब आ गई, अब मेरा दिल नहीं चाहता कि मैं अपना पुराना मजहब छोड़ दूं, अब मैं अपना पुराना दीन छोड़ना नहीं चाहती। हजरत उमर रजी अल्लाह तआला उन्होंने फरमाया, इस औरत को इसको उसकी हाल पे रहने दो, कोई जबरदस्ती मत करो। हजरत उमर ने यही आयत पढ़ी, ला इकराह फिद्दीन, हमारे दीन में कोई जबरदस्ती नहीं। ये हर चीज के अंदर है। वो औरत चली गई, बाकी हजरत उमर चाहते तो उस औरत को जबरदस्ती कलमा पढ़ाते, लेकिन नहीं पढ़ाया। हमारे दीन में किसी को जबरदस्ती मुसलमान बनाना है ही नहीं। दर फैज़े मोहम्मद वाह आए जिसका जी चाहे, दर फैज़े मोहम्मद वाह आए जिसका जी चाहे, ना आए आतिशे नमरूद में जाए जिसका जी चाहे। खुशी से हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के नाम पर ईमान ले आए, हुजूर को अपना नबी मान ले, अल्लाह पर ईमान ले आए, नहीं आना चाहे तो जाए जहन्नम में, कोई जबरदस्ती नहीं। आगे अल्लाह ताला ने हजरत इब्राहिम अलैहि सलाम का एक अजीब किस्सा बयान फरमाया, अलम तर इलल लजी हाज्ज इब्राहिम फी रब्बी अन आताहु अल्लाहुल मुल्क إذ قال إبراهيم ربي الذي يحيي ويميت قال أنا أحيي وأميت قال إبراهيم فإن الله يأتي بالشمس من المشرق فأتي بها من المغرب فبهت الذي كفر والله لا يهدي القوم الظالمين। अल्लाह ताला फरमाते, क्या तुमने उस आदमी के हालत को नहीं देखी, उसके वाकये में तुमने ध्यान नहीं दिया जिसको अल्लाह ने दुनिया में हुकूमत अता फरमाई, तो हुकूमत मिलने के बाद वो अल्लाह ताला के मौजूद होने के बारे में हजरत इब्राहिम अलैहिस्सलाम से बहस करने लगा। हजरत इब्राहिम अलैहिस्सलाम ने फरमाया कि मेरा रब तो वो है जो जिंदगी भी देता है और मौत भी देता है। तो उस पर वो जालिम कहने लगा कि मैं भी जिंदगी देता हूं और मौत देता हूं। तो इब्राहिम अलैहिस्सलाम ने फरमाया कि देखो, मेरे अल्लाह ताला सूरज को रोजाना मशरिक से निकालते हैं, तुम जरा उसको मगरिब से निकाल करके दिखाओ। उस पर वो काफिर हैरान होकर रह गया, اللہ تعالیٰ ایسے ظالموں کو ہدایت نہیں دیا کر دے. اللہ کے نبی حضرت ابراہیم علیہ الصلوۃ والسلام پورے عراق والوں کو ایک اللہ کی عبادت کی دعوت دے رہے ہیں. اب پورا عراق اس زمانے کے اندر گھر گھر بت پرستی ہوتی تھی, پتھروں کی مورتی کی عبادت ہوتی. اکیلے حضرت ابراہیم علیہ السلام ایک اللہ کی عبادت کی دعوت دے رہے ہیں. تو ہوا یہ کہ بادشاہ کو پتا چلا نمروز کو کہ ابراہیم نام کا کوئی آدمی ہے جو ایک اللہ کی عبادت کی بات کرتا ہے. وہ نمروز تو یہ سمجھتا تھا کہ میں خدا ہوں, اللہ نے اس کو دنیا میں بادشاہ بنایا تو وہ سمجھا کہ میں خدا بن گیا. یہ عجیب بیماری ہے, جس کو کوئی عہدہ مل جائے کرسی مل جائے تو دماغ سلامت نہیں رہتا اور آدمی قابو سے باہر ہو کر کے پتہ نہیں کیا کیا بکنے لگتا ہے. یہی ہوا اس نمروز کو, اللہ نے دنیا میں بادشاہ بنایا تو وہ اپنے آپ کو خدا سمجھنے لگا اور لوگوں کو کہتا ہے میرے سامنے سجدہ کرو, میری عبادت کرو, میری بندگی کرو. اور حضرت ابراہیم علیہ السلام ایک اللہ کی عبادت کی دعوت دیتے ہیں. اس کو پتا چلا نمرود کو, تو اس نے حضرت ابراہیم علیہ السلام کو بلایا دربار میں. اب اس کے یہاں رواج ایسا تھا کہ جو اس کے دربار میں جائے پہلے اس کو سجدہ کرے پھر اس کے سامنے کھڑے رہے. تو یہ اللہ کے نبی کہاں اس کے سامنے سجدہ کرتے گئے اور جا کر کے بے دھڑک اس کے سامنے بیٹھ گئے. تو پہلا سوال تو وہ ظالم نے کیا کہ ابراہیم تم نے میرے سامنے سجدہ نہیں کیا. ابراہیم علیہ السلام نے فرمایا کہ میں تو میرے رب کو سجدہ کرتا ہوں. تو وہ ظالم کہتا ہے کہ رب تو میں ہوں. ابراہیم علیہ السلام نے کہا کہ نہیں, تو تو صرف دنیا کا ایک بادشاہ ہے, تو رب نہیں ہے, میرا رب تو اللہ ہے, میں اس کو سجدہ کرتا ہوں, اس کی عبادت کرتا ہوں. اس نے پوچھا کہ تمہارے رب کو, تو حضرت ابراہیم علیہ السلام نے فرمایا کہ انسان کو زندگی دینے والے میرے اللہ, موت دینے والے میرے اللہ, وہ اللہ اس کی میں عبادت کرتا. تو اس کی کھوپڑی میں نہیں آیا, اس نے کہا کہ دیکھو جیل کے اندر سے بلاؤ دو تین جیل کے آدمی کو. کوئی آدمی ایسا تھا جس نے کوئی بڑا مرڈر ورڈر کر رکھا ہوگا اور اس کو پھانسی کی سزا دینے کی تھی, اس کو بلایا اور پولیس والوں کو کہا راستے پر سے کہا چلتے آدمی کو پکڑ لاؤ بے قصور آدمی کو. پھر وہ ابراہیم علیہ السلام کو کہتا ہے ابراہیم دیکھو اس کے لیے پھانسی کی سزا ہے, اس کے لیے موت ہے, میں اس کو چھوڑ دیتا ہوں کہ جا تو چھوڑ جا, تیری موت معاف. اور یہ بے گناہ آدمی ہے, دیکھو میں اس کو پھانسی پہ چڑھا کے مروا رہتا ہوں, دیکھا میں خدا ہوں, میں نے جس کو چاہا اس کو چھوڑ دیا, جس کو چاہا اس کو موت دے دی. حالانکہ یہ موت اور حیات نہیں ہے, یہ تو ایک ذریعہ ہے, اسباب ہے, कि तू बादशाह है तो तूने जुल्म करके एक बेकसूर आदमी को मार डाला और एक मुजरिम आदमी को तूने छोड़ दिया। अगर तेरे हाथ में जिंदगी और मौत है तो जब तेरी मौत आए तब बताना कि तेरे हाथ में है। कि जब तेरा मौत का फरिश्ता तेरी रूह लेने के लिए आए तो तू बता देना कि मैं हकीकत में खुदा हूं कि इस फरिश्ते को भगा रहा हूं कि तू मेरी मौत नहीं ले सकता, तब बताना। तो हजरत इब्राहिम अलैहिस्सलाम समझ गए कि ये बादशाह तो है लेकिन अकल से थोड़ा ढीला है, इसको समझ में नहीं आता। तो इब्राहिम अलैहिस्सलाम ने बात पूरी बदल डाली, कहा देख अगर तू सचमुच खुदा है तो एक काम कर, मेरे अल्लाह रोजाना सूरज को मशरिक से निकालते हैं, पूर्व दिशा में से निकालते हैं। अगर तू कोई खुदा है कम से कम एक आध दिन तो सूरज को इधर से निकाल के बता दे, एक आध दिन तो इधर से बता, मेरे अल्लाह को रोजाना इधर से निकालते, तू एक आध दिन इधर से निकाल के बता। जाहिर बात है कि नमरूद ये काम तो कर नहीं सकता था कि सूरज को इधर की बजाय इधर से निकाल के लाए, इसीलिए वो चुप हो गया, उसकी जुबान बंद हो गई। और बात ये थी कि वो समझ गया था कि हजरत इब्राहिम अल्लाह के हकीकत में नबी है और जो मैं उनको कहने जाऊं कि इब्राहिम तुम तुम्हारे अल्लाह को कहो कि सूरज इधर से निकाले तो ये अपने अल्लाह को कहेंगे और अल्लाह निकाल के बता देंगे। और जो इधर से सूरज निकल गया इब्राहिम के कहने से तो पूरे इराक के लोग मुसलमान बन जाएंगे और मेरा मानने वाला कोई बाकी नहीं रहेगा, इसलिए वो चुप हो गया। और कुछ ऐसा ही हाल है कि कयामत से पहले पहले हदीस में आता है कि एक वक्त आएगा कि सूरज जो रोजाना पूर्व से निकलता है इधर से निकलता है, एक दिन आएगा कि वो मगरिब से जहां डूबता है वहां से निकलेगा, एक दिन आएगा और वो बिल्कुल कयामत के करीब करीब, उसके बाद समझो कि कयामत फौरन आ जाएगी। जिस दिन सूरज इधर से निकले डूबने की जगह से, उसके बाद अगर कोई आदमी ईमान लाए तो उसका ईमान भी अल्लाह के यहां कबूल नहीं होगा। कोई गुनाहों से तोबा करे माफी मांगे उसकी तोबा भी अल्लाह के यहां कबूल नहीं होगी। उस दिन के आने से पहले पहले टाइम में है आदमी ईमान ले आए, तोबा कर ले, अल्लाह से माफी मांग ले, और ये कयामत से पहले हो के रहेगा कि एक दिन सूरज जरूर जहां डूबने गया वहां पहुंचेगा और थोड़ी देर में वहीं से वापस निकलेगा और वो बिल्कुल कयामत से पहले पहले होगा। तो हजरत इब्राहिम अलैहि सलातो सलाम ने उस नमरूद जालिम बादशाह के दरबार में एक अल्लाह की दावत दी, घबराए नहीं। इससे ये बात हमको सीखने को मिली कि एक अल्लाह की दावत देने में इंसान को किसी से घबराना नहीं, अल्लाह की बात पहुंचाई देने की, सामने वाले को मानना हो तो माने, नहीं मानना हो तो नहीं माने, अमल करना हो तो करे, नहीं करना हो तो नहीं करे, लेकिन हमारी जिम्मेदारी हम दिन की बात पहुंचा दें। अल्लाह हम सबको तौहीद और ईमान और दीन की दावत की तौफीक अता फरमाए और इस काम के लिए अल्लाह ताला हमारी जिंदगियों को हमारी सलाहियतों को اپنے کرم سے فضل سے قبول فرما لے. بھائی دیکھیے اس مرتبہ 10 محرم انشاءاللہ جمعہ کے دن ہے. پہلے بھی بتلا چکا ہوں کہ حدیث پاک میں آتا ہے محرم کے روزے کے سلسلے میں بڑی فضیلتیں ہیں. نبی کریم صلی اللہ علیہ وسلم نے جب ہجرت کر کے مدینہ تشریف لے گئے تو مدینہ کی یہودیوں نے روزہ رکھا ہوا ہے. تو آپ صلی اللہ علیہ وسلم نے پوچھا ان کو پوچھو کہ روزہ کیوں رکھا ہے. تو یہودی لوگوں نے جواب دیا کہ آج محرم کی 10ویں تاریخ ہے. آج اللہ تعالی نے موسیٰ علیہ السلام کو فتح عطا فرمائی تھی اور فرعون کو ڈبو دیا تھا. اس شکرانے میں ہم نے روزہ رکھا ہے. تو حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ آئندہ اگر میں زندہ رہا تو میں بھی روزہ رکھوں گا محرم پر. اور یہ لوگ ایک روزہ رکھتے ہیں، 10 کو میں 2 روزے رکھوں گا. اسی لیے ہمیں بھی روزے 2 رکھنے چاہیے، ایک جمعرات جمعہ کا یا جمعہ سنیچر کا، 2 روزے رکھنے کا اہتمام کرنا چاہیے. اور بھائی محرم کا دن تو روزے کا دن ہے. بعض روایتوں سے یہ مضمون بھی نکلتا ہے کہ محرم کے دن آدمی خود اچھا کھاوے، اپنے گھر والوں کو اچھا کھلاوے تو اس کی روزی روٹی میں برکت ہوتی ہے. یہ مضمون بھی روایتوں سے نکلتا ہے. باقی محرم کے دن کوئی الگ سے نماز نہیں ہے. ہمارے یہاں ایکسٹرا جو نماز ہے وہ صرف 2 عید کے موقع پر ہے، رمضان عید، بقرعید، اس پر نماز ہوتی ہے عید کی. باقی محرم کے موقع کے اوپر کوئی ایکسٹرا الگ سے نماز نہیں ہے. بس محرم کے دن یہی عمل، روزہ رکھو 2 دن اور محرم کے دن اپنے گھر والوں کو اچھا کھلا دو. اللہ تعالیٰ ہر قسم کے خرافات سے ہم کو بچنے کی توفیق عطا فرمائے. ایک بات میں اپنے دوستوں سے کہا کرتا ہوں کہ دیکھو ہم خود کربلا کا واقعہ بیان کرتے ہیں، سنتے ہیں، تو اس میں ایک بات سنتے ہیں کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کے نواسے سیدنا حضرت حسین ابن علی رضی اللہ تعالی عنہ، جن کے بارے میں آتا ہے کہ وہ جنت کے نوجوانوں کے سردار ہوں گے، سیدہ شباب اہل الجنہ، جنت کے نوجوانوں کے سردار حضرت حسن حضرت حسین ہوں. ان دونوں نے خاص کر کے کربلا میں حضرت حسین رضی اللہ تعالیٰ نے جو واقعات ان کی بارے میں آتے ہیں، یہ آتا ہے کہ دشمنوں نے ان کو پیاسا رکھا، 2 دن تک، 3 دن تک پانی بند کر دیا. ایسے واقعات آتے تو پھر ہمیں ایک بات سوچنی چاہیے کہ وہ تو پیاس کی حالت میں جان دے دے رہے اور شہید ہو جا رہے، اور ہم ان کے نام کے اوپر شربت پیوے اور پلاوے. تو یہ حضرت حسین سے محبت ہے کہ دشمنی ہے؟ یہ ہمیں سوچنا چاہیے. ان کی محبت کا یہی تقاضا ہے. کہ جو فضیلت حدیث پاک میں آئی روزہ رکھنے کی, وہ فضیلت کو ہم لوگ پورا کریں. یہ ہے اصل محرم کے دن کا تقاضا. یہ کسی نے زمزم کے متعلق سوال کیا ہے, تو زمزم کا پانی کھڑے رہ کر کے پی سکتے ہیں, ضروری نہیں, بیٹھے بیٹھے بھی پی سکتے ہیں اور کھڑے رہ کر کے پینا ہو تب بھی پی سکتے ہیں. اور زمزم کا جو پانی ہے اس میں اللہ تعالی نے آدمی جو نیت کر کے پیتا ہے اس نیت کو اللہ تعالی پوری فرماتے ہیں. حدیث میں آتا ہے ماؤ زمزم لما شوری بازار ہو, جس نیت سے پیو اللہ نیت کو پورا فرماتے ہیں. بیماریاں ہو شفا کی نیت سے پیو, بھوک لگی ہو تو خوراک کی نیت سے پیو, جو نیت بھی کرو گے یقین کے ساتھ تو اللہ تعالیٰ اس کی نیت کو انشاءاللہ پورا فرمائیں گے. لیکن یہ بات ہے کہ بہت زیادہ ملاوٹ بھی نہیں کرنی چاہیے. بعض لوگ زمزم کم اور ملاوٹ زیادہ ایسا بھی کرتے ہیں, بھائی جو آیا نصیب میں اس کو زمزم بلا تو ختم ہو گیا, تو کہتے ہمارے ختم ہو گیا. اور یہ مبارک پانی دنیا کے اندر سب سے بہترین پانی ہے اس وقت پر, بلکہ حوض کوثر میں جو پانی ہے انا آتینا کل کوثر, جو قیامت کے میدان میں ہوگا اس سے بھی افضل پانی زمزم کا پانی ہے. حضرت نبی کریم صلی اللہ علیہ وسلم کا جب سینہ مبارک چیرا گیا معراج کی رات میں, تو آپ کے سینے مبارک کو زمزم کے پانی سے دھویا گیا, اور پھر سینہ مبارک رکھ کر کے حضرت جبرائیل نے اس کو سی دیا. اس حدیث سے پتہ چلتا ہے کہ زمزم حوض کوثر سے بھی زیادہ قیمتی ہے. اللہ تعالیٰ ہم سب کو بار بار وہاں کی حاضری بھی عطا فرمائے اور حوض کوثر بھی عطا فرمائے. درود شریف پڑھ لو. سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا اله غيرك. اللهم صل وسلم وبارك على سيدنا محمد وعلى اله واصحابه اجمعين الى يوم الدين. اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم اصلح شأن أمة سيدنا محمد صلى الله عليه وسلم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ پوری امت کے بیماروں کو شفا عطا فرما. جو مسلمان جس پریشانی میں ہیں اپنے کرم سے ان کی پریشانیوں کو دور فرما دے. ہم سب کے چھوٹے بڑے گناہوں کو اپنے کرم سے معاف فرما دے. اے اللہ سنت کے مطابق زندگی گزارنے کی توفیق عطا فرما دے. ہر قسم کے غلط رسم و رواج سے ہماری اور پوری امت کی حفاظت فرما دے. اے اللہ حضرت نبی کریم صلی اللہ علیہ وسلم سے ہمیں کامل محبت عطا فرما دے. اے اللہ تو ہم سب کی جائز مرادوں کو اور تمناؤں کو پورا فرما دے. تمام مدارس کی, مساجد کی, مکاتب کی, خانقاہوں کی, جماعتوں کی, دین کے کاموں کی اور کام کرنے والوں کی حفاظت اور مدد فرما دے. ہم کو, ہماری اولاد اور نسلوں کو اپنے دین کی محنت کے لیے قبول فرما لے. ہماری عمر میں, عزت میں, روزی میں حلال طریقے سے برکت عطا فرما. دنیا اور آخرت میں تیری رضا سے مالا مال فرما. ہر قسم کے عذاب سے, زلزلوں سے, آندھی سے, طوفان سے, فتن و فساد دنگوں سے اللہ کی حفاظت فرمائے، عافیت سلامتی امن امان کا ماحول قائم فرمائے۔ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی بتلائی ہمیں اور پوری امت کو عطا فرما، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی ہماری اور پوری امت کی حفاظت فرما۔ اے اللہ تو ہم سب کی تمام ضروریات کو پورا فرما دے۔ اے اللہ تیرے جن بندوں نے بندیوں نے دعا دینے کہا لکھا یہ تو توقع رکھتے ان سب کی جان جہازتوں کو پورا فرما دے۔ وصل اللہ تعالی على خير خلقه سيدنا ومولانا محمد وعلى آله وصحبه أجمعين برحمتك يا أرحم الراحمين۔